Hi, Assalam, Namaste. I'm back after 1 week on this program. This is time for Pop Gallery. Right now, control room bada technically support gari rakhnu bhayeko cha. टेक्निसियन पार्टनर विष्णु श्रेष्ठ म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। वेल सदाको शनिबार चाहिँ आजको विदाको दिन पनि तपाईँसँग मनोरञ्जन गर्ने हिसाबले आइपुगेको छु। एक बजेको अर्पण खबर सुनिसक्नु भएको छ भने अब पालो हो प्रोग्राम पप ग्यालरीको र रहनेछौँ पप गीतको साथमा लगभग 2 बजेसम्म। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि एकै साथ सुनिराख्नु भएको छ पप ग्यालरी। पप ग्यालरीमा हामी नेपाली पप आर्टिस्टहरू के कसो गरेर आफ्नो दिनचर्याहरू बिताइरहेका छन्, कुन कुन एल्बमहरू मार्केटमा आउन लागेका छन्, कुन कुन एल्बमहरू मार्केटमा आइसकेका छन्, सोको बारेमा जानकारी त दिने नै छु र सँगसँगै तपाईँलाई नेपाली पप सङ्गीतले पनि मनोरञ्जन गराउने तयार भइसकेको छु। यति बेला भने मैले प्रोग्राम पप ग्यालरीमा फर्स्ट सङ्ग प्ले आउट गर्नुपर्ने हुन्छ। आज सुरुमा लिएको छु B8 के यो माया हो, अबको क्रममा केवल तपाईँको लागि। मेरो मनको काम फत्ते भो सत्य हो, मेरो हालत प्रेमीको दुरुस्त भो, विरतीकै गीतहरू किन गुनगुनाउन थाल्छु म, यो बन्द नौटो सुन्ला तर उनकै सोचमा व्यस्त छु म, आश्चर्य लाग्छ आज देख्दा आफ्नै स्वभाव, दिँदै गएकै बारी सबै उनकै प्रभाव, अभावमा उनको फेरि मेरो मन हुन्छ खिन्न, फरक लाग्छ सबै कुरा आज सबै भिन्न, चलचित्रको दृश्य माझ स्लो मोसनमा छैन, तर अनुभवी प्रेमीले भनेका कुरा नभएको पनि होइन, दोहोरेर आउँछ भन्थे एउटै मान्छेको सोच, विशिष्ट श्रेणीको यो पलमा बिर्सन्छन् सबै थोक, महसुस गर्दैछु आफै भित्र यी परिवर्तन, नौलो छ आवाज, खुसी डर उत्साहको मिश्रण, हात्तीको मेरो मन छ ऊ खोज्दछ आरक्षण, कसलाई सोधु के म गरौँ, मायाको नै हो कि यो लक्षण। Nice to meet ya. You can call me Cupid when my arrow gonna hit ya. Everybody's looking at me way I'm getting crazy girl. I'm like a small baby happy in your Disney world. I can't wait for Valentine. I'll probably make you mine now. I will make you fall for me. I can be the parachute when you're falling down. I can be a caring hubby. You can be my wifey. We can settle down with the sweet little childie. You feeling me? We're gonna do this differently. Sun by an island or calling right the chimney. Friends kiss at Paris and a dinner in Italy. This is not affection, baby. We got that chemistry. You're elegant, you're beautiful. Shorty, you are magical. Your presence a miracle that makes Kim possible. Baby, you're so perfect. You make my heart move like an earthquake. You're the girl that I'm in love with, yeah. Yeah, I tell my bed, sleep and seize on my mind. The one that I need, her smile, her laugh. Give my heart, reminiscing all those memories. You keep a echo. I don't know what I'm doing and what is to be done. These feelings are new to me. I doubt if it's love. Arai busu unkai samjanama aaja bholi ke bhayo malai. Nindra chaina yi aankhama basu ma sadai jholai. Khai ke bho malai kalpanako sansarma byasta chu. Sochdachu khojdachu kebal unlai. Shayad mayako jalma fase ki palayo yo manma khusi. Mayako rangma dubi basu yo sansar bholi. Aba kasari sambhalu pagal yo man feri darkinchu unkai naam lii. Ashako kiran bani aidin yo jivanma muskanle chaidin. Mera harek bihan sunaulo banaidin. Aaja mayako gita gungunaauchha yo man. अनि दर्पणमा हेर्छु देख्छु उनकै आकृतिको चित्रण, के यो माया हो, उनकै सपना प्यारो हो, वर्णन गर्न गाह्रो हो, नौलो त्यो आवाज उनको नशालु। ओके, द बेसमेन्ट सुपरस्टार इन्टरटेनमेन्ट पोस्ट प्रोडक्शन रहेको B8 के यो माया हो तपाईँको लागि प्ले आउट गरिसके। के यो माया हो को अफिसियल भिडियोमा 6,45,198 पिपलले भ्यू हानिसकेका छन् भने 4,510 पिपलले लाइक गरेका छन् भने 299 ले यसलाई अनलाइक गरेका गरेको छ. January 4, 2014 पब्लिस गरिएको सङ निकै नै पपुलर बनेको छ, युवा माझमा निकै नै चर्चा बटुलेको छ. ब्युटिफुल नम्बर बनेको छ के यो माया हो बिएटको. वेल, आज म तपाईँको माझमा आशुसेन लामाले आफ्नो सुमधुर साँझ कस्तो गरे सोको बारेमा जानकारी दिन्छु. विष्णु छेत्री गायक जो चाहिँ विदेशमा रहे पनि नेपाली सङ्गीतसँग के कसरी आबद्ध रहिरहेका छन् सोको बारेमा पनि जानकारी दिन्छु. आज भने तपाईँसँग रमाइलो रमाइलो सङ्घहरू, इन्टरटेनिङ सङ्घहरू तपाईँको लागि लिएर आएको छु. कार्यक्रम सुन्नै पर्ने हुन्छ. अब भने म थोरै कुरा गर्छु आशुसेन लामाको. नयाँ वर्ष 2071 पूर्व सन्ध्या पारेर धनगढीमा गत आइतबार लास्ट सन्डे राति आयोजित एकल गायन कार्यक्रम लामा सुमधुर साँझमा गायक आशुसेन लामाले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए. होटल साथीले आयोजना गरेको एकल गायन कार्यक्रममा गायक लामाले करिब 30 गीतहरू प्रस्तुत गरेका थिए. कार्यक्रममा लोकदोहोरी गायक गायिकीलाई पनि उनलाई सपोर्ट गरेका थिए. वेल फ्रेन्ड, अब भने कुरा गर्छु विष्णु छेत्री र उनको अहिले मार्केटमा आउन लागेको अथवा आइसकेको जय नेपाल एल्बम को बारेमा उनको धारणा के छ भनेर सोको जानकारी दिन्छु. जय नेपाल शीर्षक किन योलाई एल्बम बनाउनुको कारण के भनेर सोद्धा, नेपालको जय होस् भन्ने सन्देश दिन खोजेको हो. जहाँसुकै बसे पनि आफ्नो मुलुकको माया लाग्दो रहेछ. विदेशमा समेत नेपाली गीत सङ्गीतमा रमाउनु पाउँदा खुसी लाग्छ. यो सिडीको हालै पोर्चुगलमा विमोचन भएको छ. फ्रेन्ड, यो विष्णु छेत्रीको एल्बम जय होस् जसमा चाहिँ राष्ट्रिय गीतसँगै लोकपप धारका गीत समावेश गरिएका छन्. सेन्टिमेन्टल गीत बढी मन पराउने विष्णु ले यो एल्बममा फास्ट बिटका गीत पनि समेटेका छन्. 3 अघि पनि सुशेली शीर्षकको सिडी सार्वजनिक गरेका थिए. यसअघिको एल्बममा समावेश 8 गीतमा स्वर सङ्गीत विष्णु छेत्रीकै रहेको थियो. सबैमा आफैले सङ्गीत दिँदा मेलोडी एउटै जस्तो भएकाले यसपटक अरूलाई पनि गर्न लगाएको छु भनेका छन् विष्णु छेत्रीले. र खर्च कति लाग्यो भन्ने जानकारी पनि दिएका छन् यिनले. यो एल्बममा करिब 3.5 लाख रुपियाँ खर्च भएको जानकारी गराएका छन् भने पहिलो एल्बम सुशेलीमा गरेको खर्च त उनले त्यो बेला चर्चा परिचर्चा बटुलेसँगै आर्थिक इकोनोमिक कलेक्सन पनि गरेका थिए. जे होस्, सुशेली एल्बममा गरेको खर्च चाहिँ उनले उठाएका थिए भने यो एल्बममा कस्तो हुनेछ सोको प्रतिक्रिया आउनु बाँकी छ भनेर भनेका छन्. पोर्चुगलमा बस्न थाल्नुभएको कति भयो भनेर सोको जानकारी पनि दिन्छु. विष्णु छेत्री पोर्चुगल बस्न थालेको 4 भइसक्यो. नेपाली गायक यसरी विदेशमा रहेर पनि आफ्नो नेपाली सङ्गीतमा रमाउन चाहने अनि उहाँ भएका नेपालीहरूलाई पनि रमाउने वातावरण सिर्जना गर्ने गायक हुन् विष्णु छेत्री. वेल फ्रेन्ड, तपाईँको लागि यस्तै यस्तै अरू अरू कुराहरू पनि छन्. कुन कुन पप स्टारहरूले कहाँ कहाँ कसरी आफ्नो गीत सङ्गीतहरू प्रस्तुत गरे, जस्तै तिलक बम मल्लले बुटोलमा गएर त्यस्तै रमाइलो गरेका छन् भने अन्य पाँचखाल महोत्सवमा पनि नेपाली पप सिङ्गरहरूले के कसरी रमाइलो गरे सोको जानकारी दिने नै छु. यति बेला भने कार्यक्रममा पालो भएको छ नेक्स्ट सङ प्ले आउट गर्ने. नेक्स्ट सङ रहेको छ द क्युट किलर्स एल्बममा समावेश भएको एउटा कथा, सौरभ सोती एन्ड प्रदीप शर्माको भोकलमा रहेको सङ. लिरिक्स कम्पोज पनि प्रदीप सोतीले नै गरेका छन्. अबको क्रममा एउटा कथा, यसपछि हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ. रेडियो अर्पण 104.5 मेगाहर्ज रहनु होला. एउटा कथा यो कसैले नसुनेको, तिम्रो मेरो माया विरोधीको, दुनियाँमा कसैले नबुझेको हाम्रो माया अमर अनि चोखो थियो. तर्किन्छु तिमी साथी मेरो सारा बनेर, बोल्छौ तिमी मेरो आवाज बनेर, जिउँदैछौ तिमी यो शरीरमा सास बनेर. आँखामा तिमी रहेछौ, मुटुमा तिमी रहेछौ, जीवनको हरेक मेरो प्रयासमा तिमी रहेछौ. मतलब छैन मलाई जित होस् कि हार होस्, जीवन र हुन्छ सधैँ तिम्रो नै साथ होस्. हौसला तिमी मेरो लाग्छ, संसारलाई जित्छु तिम्रो ओके वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक. ब्रेकपछि फेरि पनि उपस्थित भइसकेको छु म तपाईँको दिलको साथी राजन दिलग्रुङ. प्रोग्राम पप ग्यालरीको बाँकी यो एपिसोडमा मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर विष्णु श्रेष्ठ अनि सुन्दै हुनुहुन्छ रेडियो अर्पण 107.5 MHz. वेल अब कार्यक्रममा सुरुमा एउटा प्ले गर्छु, एउटा सङ प्ले गर्छु जुन सङ यति बेला निकै नै चर्चामा आएको छ. पहिलो सङ पूर्णिमाको चन्द्रमालाई, सो सङको अपार सफलतापछि फेरि लोकेश गुरुङले सोही सङलाई केही परिमार्जित गरी पूर्णिमाको चन्द्रमालाई 2 सङ मार्केटमा लिएर आएका छौँ. अबको क्रममा सुनम सोही सङ कस्तो बनेको छ, त्यसपछि फेरि आउनेछु. ओके पूर्णिमाको चन्द्रमालाई 2 भोकल म्युजिक लोकेश गुरुङकै रहेको थियो भने लिरिक्स दीपक दशनामीको रहेको थियो. कमल राईको एरेन्जमा यो सङ निकै नै चर्चा बटुल्न सफल भइरहेको छ. फेब्रुअरी 15, 2014 पब्लिस गरिएको यो सङको भिडियोमा 11,619 दर्शकहरूले हेरिसकेका छन् भने 77 लाइक गरेका छन् र 7 अनलाइक गरेका छन्. यो म्युजिक भिडियो निकै राम्रो बनेको छ. पूर्णिमाको चन्द्रमालाई 1 भएका शङ्का, आफ्नो गर्लफ्रेन्डप्रति गरेको शङ्का पछि गएर त्यो शङ्कामा मात्रै सीमित रहेको, आफूले शङ्का गर्न नहुने जस्ता कुराहरू चाहिँ सो भिडियोमा देखाइएको थियो भने अहिले आएर सोही शङ्कालाई फर्गिभ गर्दै पूर्णिमाको टु लोकेश गुरुङले मार्केटमा ल्याएका छन्, चर्चा बटुल्न सफल भइरहेको छ, तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने अब कुरा गर्छु डम्मर नेपाली र बाबु बोगटीले दमक कसरी तताए भन्ने बारेमा। नयाँ वर्षको अवसरमा सोमबार दमक सङ्गीतमय बन्यो। स्थानीय पढ्ने घर तथा युथ फर ब्लडले आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा गायक बाबु बोगटी, डम्मर नेपाली, रत्न लिम्बू आदि गायकले आफ्नो प्रस्तुति दिएका थिए। उक्त कार्यक्रममा T20 विश्वकपमा सहभागी क्रिकेट खेलाडीहरूको सम्मानमा आयोजना गरिएको थियो भने संस्थाले नेपाली क्रिकेट टिमलाई नगद 1,00,000 रुपियाँ प्रदान पनि गरेको छ। यो खुसीको कुरो पनि हो, जहाँ सङ्गीतमय वातावरण सँगसँगै नेपाली प्लेयरहरूको एउटा सम्मान भएको छ, दुवै कुरालाई समेटिएको छ। यस्ता आयोजकहरूलाई हामीले पनि स्वागत गर्नुपर्छ, सबैले यस्ता आयोजक अनि कलाकार खेलाडी सबैलाई सम्मान गर्नुपर्छ। अब थोरै कुरा गर्छु, तिलक बम मल्लले बुटोलमा बुटोलवासीलाई एकदमै नचाहेका थिए, कसरी नचाहेका थिए सोको बारेमा पनि जानकारी दिन्छु। रूपन्देहीको रुद्रपुर हरैयाका सङ्गीत पारखीहरू गत सोमबार दिनभर लोकपप गायक तिलक बम मल्लको प्रस्तुतिमा रमाए। हरैया क्याम्पसको मैदानमा आयोजित सांस्कृतिक कार्यक्रममा तिलक बम मल्लले आफ्ना पुराना तथा नयाँ गरी झन्डै 1 दर्जन गीत मार्फत दर्शकहरूलाई नचाहेका थिए। कार्यक्रममा गायिका अनुराधा घटी, रेणु राणा मगर, हास्य कलाकार विष्णुजी पाण्डे, दिपु मगर आदिको प्रस्तुति पनि समेटेको थियो। उक्त अवसरमा जिल्ला स्तरीय डान्स आइडल तथा भलिबल प्रतियोगिता पनि सम्पन्न गरिएको थियो। डान्स आइडल रुद्रपुरकी अतिथि थापा छेत्रीले उपाधि जितेकी थिइन्। वेल, तिलक बम मल्लले भुटोलवासीलाई यसरी रमाउले गराएका थिए। त्यस्तै गरी पाँच खाल महोत्सव भएको थियो। काभ्रेको पाँच खालमा पहिलोपटक आयोजित पाँच खाल महोत्सवमा प्रस्तुत गरिएको साङ्गीतिक कार्यक्रमले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरेको थियो। महोत्सव चैत्र 21 गतेदेखि प्रारम्भ भएर वैशाख 2 गते सम्पन्न भएको थियो। महोत्सवमा हेमन्त शर्मा, प्रमोद खरेल, बाबु बोगटी, धीरज राई, मिलन लामा, रोज मोक्तान, रजिना रिमार, रामचन्द्र काफ्ले, बद्री पङ्गेनी, सुबानी मोक्तान, कुलेन्द्र बिकल, राधिका हमाल आदि गायक गायिकाले गीत सङ्गीत प्रस्तुत गरिरहेका थिए। कार्यक्रममा हास्य कलाकार जितु नेपाल, दमन रूपाखोती, विष्णु सापकोटा, सिपी पुडा सैनी, शैलेन्द्र सिंहखडा आदिको पनि छुट्टै प्रदर्शन भएको थियो। रमाएका थिए पाँचकल महोत्सवमा दर्शकहरू। वेल फ्रेन्ड, हब भने प्रोग्राम पप ग्यालरीबाट टाटा बाई बाई गर्नुपर्ने बेला भइसकेको छ। आज तपाईँको माझमा रहेर नेपाली पप सिङ्गरहरूले कहाँ के कसरी आफ्नो दिनचर्याहरू बिताए सोको जानकारी दिइसकेको छु भने अब तपाईँहरू माझबाट विदा लिनुपर्ने हुन्छ। यतिन्जेलसम्म रेडियो अर्पण 107.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगन गरेर सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा थ्याङ्क यू भेरी मच। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर विष्णु श्रेष्ठलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै अन्तिममा जाँदा जाँदै, यति बेला गर्मीको बेला छ, वसन्त ऋतुको बेला छ, जताततै पालुवा पलाइरहेको छ भने काफल पनि पाकिरहेको बेला छ। सो तपाईँको लागि अंशु पन्तको रिमेक भर्सन रेली खोला बगेर तपाईँको माझमा छाड्दै रेडियो अर्पण 104.5 MHz प्रेजेन्स प्रोग्राम पप ग्यालरीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अलवेज लभ नेपाली म्युजिक भन्दै टाटा बाई बाई गर्छु। हवस् त, नमस्ते, ह्याभ अ ग्रेट टाइम।